ए पापी जस्तो लाग्दैन मन कि त अरू पनि याद गर्ने छन् कि त माछा मिठो असला धरम खोलाको मायाले सुने नौरा बोलाको किन टोलाको पापी जस्तो लाग्दैन मन कि त अरू पनि याद गर्ने छन् कि त माछा मिठो असला धरम खोलाको मायाले सुने नौरा बोलाको किन टोलाको के भो मलाई तिम्रो याद आइरहन्छ एकान्तमा बस्न मन लैरहन्छ माछा मिठो असला धरम खोलाको मायाले सुनिदनि बोलाको रहेछु ठोलाको के भो मलाई तिम्रो संसार हेर्ने आँखामा बसेसी यस्तै हुन्छ मायामा फसेसी माछा मिठो असला धरम खोलाको मायाले सुने नौरा बोलाको किन टोलाको संसार हेर्ने आँखामा बसेसी यस्तै हुन्छ मायामा फसेसी माछा मिठो असला धरम खोलाको ओ मायाले सुने नौरा बोलाको किन टोलाको ओ मायाले सुने नौरा बोलाको किन टोलाको ए तिम्रै यादमा टोलाउने भए म गीत गाइरहन्छु यो मनको लयमा माछा मिठो असला धरम खोलाको Oh, खाली सिउँदो छैन मन कुराउन सिन्दुर भर्न पर्छ दिन जुराउन माछा मिठो असला दरम खोलाको छैन मन कुराउन सिन्दुर भर्न पर्छ दिन जुराउन माछा मिठो असला दरम खोलाको ओ मायाले सुने नौरा बोलाको किन ठोलाको ओ मायाले सुने नौरा बोलाको किन ठोलाको घेर्नु पर्दो रहेन छ दशाले छोए पछि मायाको नसाले माछा मिठो असला दरम खोलाको मायाले सुनि नानी बोलाको राइसो ठोलाको घेर्नु पर्दो सफिक हुन्छ मेरो घर लाने दिन जन्म घरलाई छाडेर जाने दिन माछा मिठो असला दरम खोलाको मायाले सुने नौरा बोलाको किन टोलाको सफिक हुन्छ मेरो घर लाने दिन जन्म घरलाई छोडेर जाने दिन माछा मिठो असला दरम खोलाको ओ मायाले सुने नौरा बोलाको किन टोलाको ओ मायाले सुने नौरा बोलाको किन टोलाको हिजो मरे साई ए छ आजकल चिन्ताको बिसाए माछा मिठो असा